Voice of Ideas, the largest YouTube channel of North, presented by Islamic Digital Studio. अगर कोई अपना भला चाहता है उसे चाहे जिसको खुदा चाहता है खुदा की रिजा चाहते हैं दो आलम खुदा चाहता है रिजाए मोहम्मद दुरूद उन पे भेजो सलाम उन पे भेजो यही मोमिनों से खुदा चाहता है दुजा तुम पे करोड़ों दुरूद तैबा के शम्सो दुहा तुम पे करोड़ों दुरूद काबे के बदरू दुजा तुम पे करोड़ों दुरूद तैबा के शम्सो दुहा तुम पे करोड़ों दुरूद शाफ़ई रोज़े जज़ा तुम पे करोड़ों दुरूद शाफ़ई तुम पे करोड़ों दुरूद तुम पे करोड़ों दुरूद दाफ़े जुमला बला तुम पे करोड़ों दुरूद दाफ़े जुमला बला तुम पे करोड़ों दुरूद काबे के बदरू तुजा तुम पे करोड़ों दुरूद तैबा के शम्सो करोड़ों दुरूद तैबा के शम्सो दुहा तुम पे करोड़ों दुरूद और कोई गैब क्या तुमसे नेहा हो भला और कोई गैब क्या तुमसे नेहा हो भला तुमसे नेहा हो भला जब न खुदा ही छुपा तुम पे करोड़ों दुरूद जब न खुदा ही छुपा तुम पे करोड़ों दुरूद काबे के बदरू तुजा प्यारे नबी है काबे के बदरू तुजा तुम पे करोड़ों दुरूद तैबा के शम्सो दुहा तुम पे करोड़ों दुरूद दाता अता तुम पे करोड़ों दुरूद भीक हो दाता अता तुम पे करोड़ों दुरूद काबे के बदरू तुजा तुम पे करोड़ों दुरूद तैबा के शम्सो दुहा तुम पे करोड़ों दुरूद मेरे नबी प्यारे नबी तुम पर दुरूद हो सच्चे नबी अच्छे नबी तुम पर दुरूद हो खल्क के हाकिम हो तुम रिज़्क के कासिम हो तुम खल्क के हाकिम हो तुम रिज़्क के कासिम हो तुम रिज़्क के कासिम हो तुम तुमसे मिला जो मिला तुम पे करोड़ों दुरूद तुमसे मिला जो मिला तुम पे करोड़ों दुरूद काबे के बदरू तुजा तुम पे करोड़ों दुरूद तैबा के शम्सो दुहा तुम पे करोड़ों दुरूद काबे के बदरू तुजा तुम पे करोड़ों दुरूद तैबा के शम्सो दुहा तुम पे करोड़ों दुरूद एक तरफ आदाए दी एक तरफ हासदी एक तरफ आदाए दी एक तरफ हासदी एक तरफ हासदी हंगा है तन्हा शहा तुम पे करोड़ों दुरूद हंगा है तन्हा शहा तुम पे करोड़ों दुरूद दुरूद हो सलाम हो مصطفیٰ کی شان پر درود ہو سلام ہو مصطفیٰ کی شان پر کعبے کے بدلو دجا تم پہ کروڑوں درود طیبہ کے شمس و دہا تم پہ کروڑوں درود سنو جو نام حبیب خدا تو درود پڑھو ہے سب طفیل اسی نام کا درود پڑھو یہ ہو رہی ہے درود و سلام کی بارش وہ رحمتوں کی اٹھی ہے گھٹا درود پڑھو فضا میں گونج رہی ہے وہ قدسیوں کی ندا وہ آ رہی ہے فلک سے صدا درود پڑھو کعبے کے بدر دجا تم پہ کروڑو درود طیبہ کے شمس الدہا تم پہ کروڑو درود تم پہ کروڑو درود ذات ہوئے انتخاب وصف ہوئے لاجواب ذات ہوئے انتخاب وصف ہوئے لاجواب ذات ہوئے انتخاب وصف ہوئے لاجواب وصف ہوئے لاجواب نام ہوا مصطفیٰ تم پہ کروڑوں درود نام ہوا مصطفیٰ تم پہ کروڑوں درود کعبے کے بدلو دجا تم پہ کروڑوں درود طیبہ کے شمس و دہا تم پہ کروڑوں درود کعبے کے بدلو دجا تم پہ کروڑوں درود طیبہ کے شمس و دہا تم پہ کروڑوں درود آس ہے کوئی نہ پاس ایک تمہاری ہے آس بس گئی یہی آسرا تم پہ کروڑوں درود کیوں کہوں بے کس ہوں میں کیوں کہوں بے بس ہوں میں کیوں کہوں بے کس ہوں میں کیوں کہوں بے بس ہوں میں کیوں کہوں بے بس ہوں میں تم ہو میں تم پر فدا تم پہ کروڑوں درود تم ہو میں تم پر فدا تم پہ کروڑوں درود شمس و دہا تم پہ کروڑوں درود کر کے تمہارے گناہ مانگے تمہاری پناہ کر کے تمہارے گناہ مانگے تمہاری پناہ مانگے تمہاری پناہ تم کہو دامن میں آ تم پہ کروڑوں درود تم کہو دامن میں آ تم پہ کروڑوں درود کعبے کے بدلو دجا پیارے نبی ہے بڑا شاباش اعلی تیرا درود کعبے کے بدلو دجا تم پہ کروڑوں درود طیبہ کے شمس و دہا تم پہ کروڑوں درود جائے نہ جب تک غلام خلد ہے سب پر حرام جائے نہ جب تک غلام خلد ہے سب پر حرام خلد ہے سب پر حرام ملک تو ہے آپ کا تم پہ کروڑوں درود ملک تو ہے آپ کا تم پہ کروڑوں درود کعبے کے بدلو دجا تم پہ کروڑوں درود شمس و دہا تم پہ کروڑوں درود میرے نبی پیار نبی تم پر دوڑوں درود سچ نبی اچھ نبی تم پر دوڑوں درود اپنے خطا واروں کو اپنے ہی دامن میں لو اپنے خطا واروں کو اپنے ہی دامن میں لو اپنے خطا واروں کو اپنے ہی دامن میں لو اپنے ہی دامن میں لو کون کرے یہ بھلا تم پہ کروڑوں درود کون کون کرے یہ بھلا تم پہ کروڑوں درود کے بدلو دجا تم پہ کروڑوں درود تیبہ کے شمس و دہا تم پہ کروڑوں درود کام وہ لے لیجئے تم کو جو راضی کرے کام وہ لے لیجئے تم کو جو راضی کرے ٹھیک وہ نام رضا ٹھیک وہ نام رضا تم پہ کرو بدلو دجا تم پہ کروڑوں درود تیبہ کے شمس و دہا تم پہ کروڑوں درود درود ہو سلام مصطفیٰ کی شان پر درود ہو سلام مصطفیٰ کی شان پر